समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98 451 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556 362 290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथ ही इंग्लिश, जापानीज, कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98 452 46 174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुचिता हमाल। स्थानीय समाचार विस्तारमा, चितवनको नारायणी नदी किनारमा बिहिबार 2 बेवारिसे शव फेला परेको छ। भरतपुर नगरपालिका वडा नम्बर 4 स्थित नदी किनारमा बिहान 10 बजे अन्दाजी 40-45 वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। यसैबीच पश्चिम चितवनको मंगलपुरमा व्यवस्थित नारायणी नदी किनारमा पनि तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मंगलपुर विश्वडा नम्बर 9 रहेको सेतीदेवी सामुदायिक वन नजिक नदी किनारमा तैरिरहेको अवस्थामा बिहान 9:30 बजे शव फेला परेको हो। मृत पुरुषको अनुहार लगायतका भागहरू गलिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शवको मुचुल्का भइसकेकाले गाविस सचिवको रोहबरमा शनाखत गरिने प्रहरीले जनाएको छ। मौरी पालन विकास कार्यालय भण्डाराले चेपाङ जातिलाई लक्षित गर्दै मौरी घर गुलास वितरण गरेको छ। कार्यालयले बिहिबार भण्डारामा एक कार्यक्रम गरी 5 समूहलाई 10-10 घरका दरले 50 मौरी घर गोला वितरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी एवं पूर्व सांसद जागृत प्रसाद भेटवालले उनीहरूलाई 4,50,000 रुपियाँ बराबरको मौरी घर गोला वितरण गर्नुभएको हो। चेपाङ समुदायको आय आर्जन वृद्धि गर्ने, पोषण सुरक्षा प्राक्ष वृद्धि गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले मौरी घर गुलाब वितरण गरिएको कार्यालयका प्रमुख वरिष्ठ मौरी विज्ञ शिव प्रसाद रिचालले जानकारी दिनुभयो। चितवनको कुराक शक्तिखोर सिद्धेपिपले कछार भण्डाराका चेपाङ समुदायलाई मौरी र गोला वितरण गरिएको रिसालले बताउनुभयो। चितवनमा विशेष गरी कुराकमा बढी मौरी पालन हुँदै आएको छ। यसअघि प्राविधिक ज्ञान सम्बन्धी तालिम दिइएका उनीहरूलाई चितवनमा विशेष गरी कुराकमा बढी मौरी पालन हुँदै आएको छ। यसअघि प्राविधिक ज्ञान सम्बन्धी तालिम दिइएका उनीहरूलाई मौरी वितरण गरिएको रिचालले जानकारी दिनुभयो। मौरी खार वितरण कार्यक्रममा भण्डारा गाविसका पूर्व अध्यक्ष बालकृष्ण लोहनी, मौरी पालक कृषक गोविन्द राम चेपाङ लगायतले मन्तव्य राखेका थिए। चितवनमा हाल 250 व्यवसायीले व्यावसायिक रूपमा मौरी पालन गर्दै आएका छन्। एउटा मौरीको घरबाट वर्षमा सरदर 50 किलोमा उत्पादन हुन्छ। यसैबीच मौरीचरण क्षेत्र सम्भाव्यता अध्ययनका लागि हिजै एक दिने गोष्ठी सम्पन्न भएको छ। मौरी पालनकारले भण्डारको आयोजनामा भएको गोष्ठीमा मौरीचरणका लागि उपयुक्त स्थानका लागि खोजी गर्ने उद्देश्यका साथ गोष्ठी गरिएको कार्यालयले सुनाएको छ। गोष्ठीमा सल्लाही बारा पर्सा रौतहट मकानपुर र चितवनका जिल्लाका कार्यालय प्रमुख र कृषकहरू सहभागी थिए। चरण क्षेत्रको अभावमा मौरी पालन व्यवसाय संकटमा पर्ने अवस्था रहेकाले मौरी पालनको प्रबन्धनका लागि चरण क्षेत्रको खोजी गर्न लागि कार्यालयका प्रमुख वरिष्ठ मौरी विज्ञ शिव प्रसाद रिचालले जानकारी दिनुभयो। अफ सिजनमा चितवनबाट दाङ मकानपुर रूपन्देही तथा अन्य जिल्लाबाट पनि अन्यत्र मौरीलाई चरणको लागि लैजानुपर्ने बाध्यता रहेको छ। मौरी चरणका लागि अन्य जिल्लामा लैजाँदा कतिपय अवस्थामा लैजाने बित्तिकै फर्कनुपर्ने अवस्था समेत रहेको रिसालले बताउनुभयो। नेपालमा हाल मेलिफेरा र सेरेना जातको मौरी पालन हुँदै आएको छ। कृषि कार्यालयले मौरी पालन व्यवसायलाई कम प्राथमिकता दिएकाले यसको विकास र प्रबन्धनका लागि कृषि कार्यालयले ध्यान दिनुपर्ने रिसालले बताउनुभयो। व्यवसायमा कम जोखिम रहेको स्वास्थ्यको लागि गुणकारी रहे तापनि शरण क्षेत्रको अभावमा मौरी पालनको विकास हुन नसक्दा माग अनुसारको पूर्ति हुन नसकेको मौरी विज्ञहरूले बताएका छन्। चितवनस्थित मकानपुर बारा प्रशासनलाई दाङ कैलाली रूपन्देहीमा विशेष गरी मौरी पालन हुँदै आएको छ। नेपालमा वार्षिक 400 मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 4 आगामी असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ताहरू सक्रिय भएका छन्। राजनैतिक दलहरूले विद्युतीय मतदानको विषयमा मतदाताहरू अनभिज्ञ रहेको भन्दै आयोगलाई पटक पटक गुनासो गरेपछि त्यसबारे जानकारी दिन आयोगका कर्मचारी सक्रिय रूपमा लागेका हुन्। बिहान र बेलुका उनीहरूले घर दैलोमै पुगेर मतदातालाई भोट हाल्ने तरिका गणना र नतिजा का बारेमा जानकारी गराइरहेको जिल्ला निर्वाचन कार्यालय चितवनले सनाएको छ। निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार क्षेत्र नम्बर 4 अन्तर्गत पनि 7 गाउँ विकास समिति र भरतपुर नगरपालिकाका 5 ओडामा समूह विभाजन गरी निर्वाचन शिक्षा कार्यकर्ता खटिएका छन्। निर्वाचन अधिकृत ढकालले क्षेत्र नम्बर 4 पनि 31 मतदान केन्द्रमा 31 मतदाता शिक्षा स्वयंसेवक र 12 निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको बताउनुभयो। त्यसको अनुगमनका लागि मतदाता शिक्षा निगमन अधिकृत रणबहादुर खत्री र जिल्ला निर्वाचन कार्यालयका श्रीप्रसाद आचार्य सो क्षेत्रमा खटिएका छन्। त्यसै गरी जिल्ला निर्वाचन कार्यालयबाट पनि क्षेत्र मर्सारका विभिन्न क्षेत्रमा प्रत्येक दिन नमुना मतदान गराइने काम भइरहेको उहाँले बताउनुभयो। चितवन निर्वाचन क्षेत्र मर्सारमा 65,279 मतदाता रहेका छन्, जसमध्ये आधाभन्दा बढी महिला रहेका छन्। भरतपुर नगरपालिकाले गरेको ठेकेदार मार्फत टेन्डर आह्वानको विरोध गर्दै फलफुल तथा तरकारी थोक व्यवसायीसँग नानखेट आन्दोलनमा उत्रिएको छ। हिजो नानखेटमा पत्रकार सम्मेलन गरी संघले संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको हो। संघर्षका कार्यक्रम अनुसार आज र असार 1-2 गते बिहान 8 बजेदेखि फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 बजेदेखि 12 बजेसम्म भरतपुर नगरपालिका कार्लीमा धरना दिने चेट 31 गते बिहान 8 बजेदेखि फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गर्ने असार 3 गते बिहान 8 बजेदेखि फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म भरतपुर नगरपालिकाको कार्लीमा धरना दिने असार 4 गते फलफुल तथा तरकारी थोक बजार नानखट लगायत देशैभरिका सम्पूर्ण फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 बजेदेखि भरतपुर नगरपालिका कार्यालयको गेटमा तालाबन्दी गर्ने र अझै पनि टेन्डर आह्वान गरिए असार 5 गते सर्वपक्षीय भेला आयोजना गरी थप कडा सङ्घर्षका कार्यक्रम तय गरिने सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष थिरुप्रसाद हितालले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको भन्दै नगरपालिकाले व्यवसायलाई विस्थापित बनाएर अघि बढ्ने योजना बनाएको आरोप लगाउनुभयो। उहाँले समस्या समाधान गर्नका लागि वार्ता र छलफलको ढोका खुल्ला रहेको भन्दै भरतपुर नगरपालिकालाई झनै कडा सङ्घर्षमा उत्रन बाध्य नपार्न चेतावनी दिनुभयो।